जिसमें गुस्ल वाजिब हो जाता है वो ये है कि माहवारी या निफास के खून के बुनियाद पर, ठीक, या किसी को वो मसला जो हर औरत को हर महीने होता है, जो अल्लाह रब्बुल इज़्ज़त की तरफ से बहरहाल ये एक रहम है, मैं इसकी तफसीलात इंशाल्लाह आगे रखने वाला हूँ, वरना बहुत से लोग इसको एक सज़ा समझते हैं और उसके पीछे एक अकीदा भी होता है लोगों का। अकीदा ये है चूँकि हव्वा ने जो है आदम को बहका, इस तरह से बहरहाल एक अकीदा अमूमन होता है, चलन में है, मैं जानता हूँ कि हव्वा ने चूँकि आदम को बहकाया था तो माहवारी का खून जो उसको मेंसेस होता है वो अल्लाह ने सज़ा के तौर पर दिया बोलकर ऐसा अकीदा अफसोसनाक बातें मुसलमान औरतें रखती है, ठीक, जबकि ये अल्लाह की तरफ से एक रहम है, इसलिए कि इसके रहम होने की दलील ये है कि जब औरत को औलाद पैदा होने वाली होती है तो ये खून आना बंद हो जाता है, इसीलिए कि इसी जगह से फिर बच्चे की नाप जुड़ जाती है और मुकम्मल खून का दौरान वहाँ से शुरू हो जाता है। तो ये रहम है अल्लाह की तरफ से, एक औलाद की पैदाइश से पहले अल्लाह उसके रहम को तैयार कर देता है। ये खून जो हैज़ में निकलता है जब इंसान को औलाद होने वाली होती है तो औरत का खून बंद हो जाता है, तो दरख्त बंद नहीं होता, वही खून जाके उसके नाव से लग जाता है और उसकी बॉडी में उस बच्चे में सर्कुलेशन में आ जाता है, समझे आप। तो ये रहम है। तो जहाँ ईसाइत के नज़दीक और यहूदियों के नज़दीक हैज़ आना सज़ा है औरत को, और दीगर तकरीबन तमाम मज़ाहिब में यही मामला है जिसकी बुनियाद पर हैज़ आता है तो औरत को घर से अलग कर देते हैं, उसके हाथ का खाना नहीं चलता, पानी नहीं चलता, शरीयत ने यह बताया कि ये तो औरत पर अल्लाह का रहम है कि उसने जो है औलाद की पैदाइश से पहले उसको तैयार कर दिया। बहरहाल चलिए, तो हैज़ और निफास के खून के आने से जो है याद रखिए गुस्ल वाजिब हो जाता है, ये दूसरी शक्ल है, ठीक है। इसलिए कि अल्लाह रब्बुल इज़्ज़त जो इसके ताल्लुक से सूरह बकरा सूरह नंबर 2 आयत नंबर 222 में फरमाता और कहता है फ़ातज़िलुन निसा फ़िल महीज़ वला तक़रबुहुन्ना हत्ता यतहुरना फ़ाइज़ा ततहरना फ़अतुहुन्ना मिन हैथु अमरकुमुल्लाह। देखिए आयत का तर्जुमा यह है, हैज़ के दिनों में औरतों से अलग रहो और पाक होने तक इनके करीब ना जाओ, जब पाक हो जाए तो जहाँ से तुम्हें अल्लाह ने हुक्म दिया है जा सकते हो। तो यहाँ देखिए दूसरी बात आ गई कि अगर औरत को हैज़ आ जाए तो इंसान उसका गुस्ल उस पर वाजिब हो जाता है, और एक बात ये भी पता चली कि इस दौरान आदमी जो है औरत से हमबिस्तरी नहीं कर सकता है ना, क्यों, तो यहाँ क्या बयान किया, तो अलग रहो, तो ये अलग उसी माने में है, याद रखिए कि उससे हमबिस्तरी ना करो, इस माने में नहीं है कि उनको घरों से निकाल दो या ख़ुद घर से निकल जाओ, यकीनन इस माने में नहीं, या उनको अलग कमरों में कर दो और ख़ुद अलग कमरों में, इस माने में नहीं है, इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से हमको देखना पड़ेगा कि शायद पे आपने कैसा अमल किया, अपनी अकलें नहीं, चूँकि ज़ाहिर तो ऐसी दिख रहा है कि उनको अलग रहो, है ना, तो हम समझे अलग अलग से ही मुराद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से माँ आयशा फरमाती है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मेरे मांडी पर लेटते और तिलावत कुरान करते जबकि मैं हैज़ की हालत से होती। तो अलग करने से मुराद क्या है, हम बिस्तरी मत करो, बस ये माना है, अलग कर दो से मुराद अलग घर अलग कमरा नहीं है, होता तो आप उसमें क्यों पढ़ते। इसी तरह वो कहती है कि मैं हैज़ की हालत से होती और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे एक बार कहा कि मस्जिद जाकर चटाई ला बिछाने की जो होती, तो मैंने कहा अल्लाह के रसूल मैं तो हायज़ा हूँ, तो कहा क्या हैज़ तेरे हाथ में आता है, अगर नापाक नहीं है तुम जाके ला सकते हो, तुम्हारा हाथ नापाक नहीं है, इसकी वजह से तुम नमाज़ अदा नहीं कर सकती हो, लेकिन इसका हरगिज़ मतलब नहीं है कि तुम नजस हो चुके हो, इसलिए कि मोमिन नजस नहीं होता, याद रखिए। हाँ मुशरिक जो है ज़ाहरी एतबार से नहीं लेकिन उसके अकीदे के एतबार से नजस है, मुशरिक भी ज़ाहरी नजस नहीं होता, याद रखिए कि आप अगर इन्नमल मुशरिकून नजस कुरान ने कहा कि मुशरिक नजस नापाक पलीद है तो इसका मतलब वो ज़ाहरी नहीं है, ज़ाहरी गिलाजत नहीं है, उसका मतलब ये उसके अकीदे की वजह से वो नजस है। तो मोमिन अपने अकीदे की वजह से कभी नापाक नहीं होता, नजस नहीं होता, याद रखिए, ठीक है। तो कहा क्या हैज़ तेरे हाथ में आता है, मतलब मैं तो हाथ की बात कर रहा हूँ, हाथ तो पाक है तेरे, उठा के लाने में क्या हर्ज है, ठीक है। तो ये रिवायतें इसकी दलील है, याद रखी। इसी तरह माई आयशा रज़ी अल्लाह अन्हा फरमाती हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की मैं कंघी करती, सर में तेल लगाती, आपका सर धोती जबकि मैं हैज़ की हालत से होती। तो अलग कर दो मैं मुराद कमरा अलग घर अलग नहीं है, सिर्फ हम इस तरह नहीं करना, इसलिए कि उस हालत में आपका सर धो रही है वो, आपके सर में तेल लगा रही है, सर की मालिश करी। इसी तरह मैमूना रज़ी अल्लाह अन्हा जो महात में से ये भी है, वो कहती है कि मैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मेरे पास होते और फजर से पहले आप कुछ नमाज़ें पढ़ते तो जो चादर मैं हैज़ की हालत में होती ओढ़ी हुई होती उसी चादर का एक हिस्सा लेके नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उस पर नमाज़ पढ़ते। अगर अलग कर दो से मतलब अलग कमरा अलग घर होता तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम उनकी ओढ़ी हुई चादर को आधी वो ओढ़ी हुई और आधी बिछा कर नमाज़ पढ़ते उस पर? नहीं, आप फ़ौरन कह देते कि भाई सब निकल जाओ यहाँ से, अब इसलिए कि तुम सब नापाक हो चुके हो, ठीक है। तो यहाँ इससे मुराद ये है। ورنہ بہت سی جگہ یہ ہوتا ہے کہ لوگوں کو عورتوں کو الگ کر دیا جاتا ہے، ایسا کوئی مسئلہ نہیں یاد رکھیں، ٹھیک ہے؟ الحمدللہ۔ تو دیکھیے یہاں جو ہے حیض کی حالت کے تعلق سے بتایا گیا، اسی طرح جو ہے آپ صلی اللہ علیہ وسلم فرمایا، یہ صحیح مسلم کی روایت آپ نے فرمایا، جتنے دن تجھے حیض آتا تھا اتنے دن ٹھہری رہے پھر غسل کر لے۔ ایک صحابیہ نے ان سے سوال کیا نماز کے تعلق سے حیض کا، تو کہا جتنے دن حیض آتا ہے ٹھہری رہے اور اس کے بعد نماز پڑھ لے۔ تو حیض وہ خون ہے جو ایک عورت کو آتا ہے بنا کسی زخم کے، جو اس کے رحم سے نکلتا ہے، جو مخصوص ایام میں، مہینے کے آگے پیچھے ہو سکتا ہے کچھ، لیکن مخصوص ایام جو اسے پتہ ہوتے ہیں اس میں نکلتا ہے، اور اس کا مخصوص ایک رنگ ہوتا ہے جس سے پہچان سکتی ہے کہ حیض کا، اور اس سے علاوہ جو نکلتا ہے اس کو شناخت ہوتی ہے حیض کا نہیں ہے۔ بہرحال اس کو حیض کہا جاتا ہے۔ اب نفاس کیا ہے؟ نفاس وہ خون ہوتا ہے جو اولاد کی پیدائش کے بعد نکلتا ہے، جس کی مدت جو ہے مختلف عورتوں کو، اور حیض اور نفاس دونوں کی مدت مختلف عورتوں کو مختلف علاقے کے اعتبار سے، سرد اور گرمی کے اعتبار سے، جسامت کے اعتبار سے، دبلے اور موٹے ہونے کے اعتبار سے، حالت کے اعتبار سے مختلف آتی ہے، نسل کے اعتبار سے مختلف ہوتی ہے۔ اس میں کوئی جس کو کہیں گے کہ ریجڈ رول نہیں کہ ایسا ہوتا ہے، کچھ بھی ہو سکتا ہے، اینی تھنگ، ٹھیک۔ عمومی اعتبار سے جو بتایا جاتا ہے وہ یہ آتا ہے کہ سائنسی اعتبار سے، بہرحال یہ ہے کہ 1 سے لے کر 7 دن اور 7 دن سے لے کر 15 دن مخصوص عورتوں کو، کچھ لوگوں کا ایسا ہو سکتا ہے، لیکن عمومی اعتبار سے 1 سے لے کر 7 دن ہو سکتا ہے، ٹھیک، یا 1 یا 3 ہوتا ہے، یا 5 ہو سکتا ہے، یا 7 ہو سکتا ہے، یا کچھ مخصوص کو 15 بھی ہو سکتا ہے، حیض خاص طور سے یاد رکھیں۔ نفاس وہ خون ہوتا ہے جو پیدائش کے بعد آتا ہے، اس کی مدت کوئی طے نہیں شریعت میں، کچھ بھی ہو سکتا ہے۔ افسوس کی بات ہے لیکن ہمارے پاس مسلمانوں میں طے مدت ہے، کتنی؟ 40 دن فکس۔ 40واں دن ہوا پھر عورت نہاتی ہے، اور اس کے بعد کیا ہوتا ہے؟ چلا، اس کی ایک دعوت دی جاتی ہے، ہے نا، آپ اور میں جاتے ہیں اور خوب چور کے کھا کے آتے ہیں نا، تو پھر وہ جو ہے اس کے لیے پروگرام رکھتے ہیں، ایسا کوئی حقیقت نہیں ہے۔ اور ایسا کتنی بار ہوتا ہے کہ عورتوں نے، گھر کی بڑی عورتوں نے، اور میں اکثر یہ کہتا ہوں، بہرحال عورتیں اس کو برا نہ لگنے دیں اور مجھ سے بدلہ لینے کی نہ ٹھان لیں، بہرحال ایک عام بات بہرحال میں بولتا ہوں، اور بالخصوص بوڑھی عورتیں، بہرحال میرے سے بدگمان نہ ہوں، میں تو ان کی دعاؤں کا جو ہے طالب ہوں، لیکن بہرحال جو دین ہمارے پاس چلتا ہے اس دین کو میں اپنی زبان میں کہتا ہوں بوڑھیوں کا دین۔ ہمارے پاس جو اسلام ہے وہ بوڑھی عورتوں کا اسلام ہے۔ شادی ایسی کیوں؟ دادی بول رہے ہیں، مطلب وہ بوڑھی کا دین نہیں ہے، شریعت کا، اللہ رسول کا دین نہیں ہوتا ہے۔ یہ حیض اور نفاس کے مسائل ایسے کیوں؟ دادی اماں، پھپھو اماں، یہ اماں، وہ اماں، وہ خالہ، وہ تائی، وہ چچی، وہ بوڑھی عورت، وہ انہوں ایسا بولتے تو وہ کرنا ہے، شریعت تو نہیں بولتی، نہیں نہیں پھر بھی ہم 40 دن کا ہی رکھیں گے، کیوں؟ انہوں بول رہے ہیں 40 دن تک عورت ناپاک رہتی، کیوں؟ شریعت میں تو ناپاک ہی ہے ہی نہیں، نہیں نہیں انہوں بول رہے نا بڑے، اس میں مردوں کا مداخلت نہیں ہے، عورتوں کا ہی دین رہتا ہے۔ یہ شادی سے پہلے ایسے رسومات کیوں؟ نہیں نہیں نہیں دادی بول رہے تھے، اس کے بغیر تو ہو نہیں سکتا، نانی بول رہے تھے۔ تو ہمارے پاس جو ایگزسٹنگ ریلیجن چلتا ہے اسلام، وہ بوڑھیوں کا دین ہے، وہ دین نہیں ہے جو اللہ نے بھیجا اپنے نبی کے ذریعے محمد صلی اللہ علیہ وسلم، اور جو صحابہ کے ذریعے ہم تک پہنچا، وہ دین نہیں ہے، یہ بوڑھی عورتوں کا دین ہے۔ وہ جو بولیں گی وہ ہوں گا، سہرا باندھ دو تو باندھنا ہے، دادا تو نہیں بڑھ، لیکن دادی کی بڑی خواہش ہے مرنے سے پہلے کہ پوتے کو جو ہے سہرے میں دیکھ لیں، ان کو یہ خواہش نہیں ہے کہ جو اب جانے کا وقت ہے کم از کم اب تو کتاب و سنت پہ آ جاؤں، لیکن مرتے وقت یہ خواہشات پوری واقعی ہے، مرنے تک اپنی بہوؤں کو ڈکٹیٹ کرتے رہیں گے کہ حیض اور نفاس کے مسائل وہ ہیں جو میں بتاؤں گی، شریعت کے مطابق نہیں۔ ہمارے خاندان میں 7 دن عورت حائضہ رہتی ہے تو 7 دن رہو، آتا ہے نہیں آتا رہو بس، سمجھ رہے آپ بات؟ بوڑھیوں کا دین، ٹھیک۔ تو بہرحال میں عورتوں کے خلاف بھی نہیں ہوں، بالخصوص بوڑھی عورتوں کے نہیں، لیکن میں یہ کہنا چاہتا ہوں کہ عورتیں اگر علم نہ ہو تو خامخواہ دین میں تبدیل لانے کی کوشش نہ کرے، اور یہ جسارت بہت بہت بڑی چیز ہوں گی آخرت کے اعتبار سے، یاد رکھیں کتاب و سنت کے مطابق۔ اور افسوس ہمارے پاس جو طہارت کے مسائل اکثر چلتے ہیں وہ طہارت کے مسائل کتاب و سنت کے مطابق، میں کہہ رہا ہوں نہیں ہیں، وہ اکثر طہارت کے مسائل یا تو یہودی روایتیوں کی بنیاد پر ہیں یا نصرانی روایتوں کی بنیاد پر، جس کو اسرائیلیات بولتے ہیں۔ اسرائیلیات کے مطابق ایک عورت 40 دن تک جو ہے نفاس کی حالت میں رہتی ہے اور 40 دن پاک ہوتی ہے، یہ بائبل کی روایت ہے 40 کے لفظ کے ساتھ۔ مسلمانوں مین و نان لے لیا، نبی اکرم صلی اللہ علیہ وسلم کیا فرمائے؟ خون آئے تو ٹھہری رہے، رک جائے تو غسل کر لے، ختم۔ غسل کتنا سادہ ہے، عورت، زمین، زمانہ، حالات سے، تمہارے جو بھی حالات ہو، آئے تو مت پڑھو، رک جائے تو پڑھ لو، مطلب غسل کر لو، پاک ہو گئی۔ تو اب انسان کو اولاد پیدا ہوئی ایک عورت کو، 10 دن خون آیا، 11 دن بند ہو گیا، 12 دن نہیں آیا، ختم، غسل ہو گیا، نماز شروع ہو گئی، سمجھے بات کو؟ یہ مانا ہے، نہیں نہیں ہم تو 40 ٹھہرے رہیں گے اس لیے کہ ہم بائبل پر زیادہ اعتماد کرتے ہیں بنسبت کتاب و سنت کی روایت کی۔ دیکھیے آپ، یہ کامن ہے، یہ الگ بات ہے کہ یہ چیزیں ظاہر نہیں ہوتی ہیں، لیکن چونکہ مجھ تک بہت سارے سوالات آتے تھے، یہ مسائل میرے سامنے آتے رہتے کہ بھائی فلاں یہ ہے، دادی یہ بولتے، چچی یہ بولتے، ہمارے گھر میں یہ ایسا نہ کرے تو ہم کو بول رہے کہ تم گھر سے چل جاؤ میاں بیوی، اس لیے کہ تمہارے وجہ سے نحوست آ رہی پورے گھر میں، ایک صاحب نے جو ہے اپنے گھر کے اندر جو عقیقہ رکھ لیا. اب عقیقہ جب رکھا تو 40 دن کے اندر رکھ لیا انہوں نے, تو ان کے گھر والوں نے ان کو گھر سے نکال دیا, اس عورت کو بھی, اس اپنے بیٹے کو بھی. جاؤ بولے, اس لیے کہ ابھی چھوت کے دن تھے اس کے, بولے ابھی ناپاکی کے دن تھے تمہاری بیوی کے, اور تم عقیقہ کر رہے, بولے تم پر لانا تھے, بولے نکل جاؤ یہاں سے. تو انہوں نے خیر بہرحال وہ اڑ گئے تھے, کہا عقیقہ تو کر کے رہوں گا جی, دوسری جگہ دعوت کی, گھر والوں کو لا جاؤ یہاں, عقیقہ تو ہونے والا. اس لیے کہ کیا لگا رکھا ہے, ہم نے دین اور شریعت کو مذاق اور کھلواڑ سمجھا ہے, یاد رکھی. بہرحال تو دوسری چیز حیض اور نفاس, اس کی کوئی طے شدہ وقت نہیں ہے, اس کی کوئی طے شدہ ایام نہیں ہے. ہر عورت زمین, زمانے, ماحول, حالات کے اعتبار سے مختلف ہو سکتے ہیں. ٹھیک. تیسری چیز,